छह साल और गुजर गए। इस अरसे में मैसूर के सैकड़ों नौजवान सरंगापट्टनम की फौजी मदरसे से तरबियत हासिल करके हैदर अली की फौज में शामिल हो चुके थे। मुअज्जम अली के बेटों ने तलवारों की झनकार में आँख खोली थी और उन्होंने उस माँ का दूध पिया था जिसे अपने और अपने शौहर के खानदान की गैरत और शुजात पर नाज था। ये बच्चे होश संभालते ही जिनों, भूतों और सांपों की कहानियां सुनने के बजाय जंगों के वाकयात सुना करते थे और बड़े होकर वो अपने बाप की मजलिस में हैदर अली की फौज के नामवर सिपह सालारों और बड़े बड़े अफसरों को देखा करते थे। सिद्दीक अली 17 साल की उम्र में सरंगापट्टनम की फौजी मदरसे से फारिगो तहसीर होकर जहाज रानी का तजर्बा हासिल करने के लिए अपने फ्रांसीसी अतालीक के साथ मंगलोर जा चुका था। मसूद अली, अनवर अली और मुराद अली फौजी दरसगाहों में तालीम पा रहे थे। मुअज्जम अली अपने तमाम बच्चों को बेहतरीन सिपाही और बेहतरीन आलिम देखना चाहता था। चुनांचे उसने घर पर अरबी और फारसी के उलूम की तालीम देने की खिदमत एक ईरानी आलिम के सुपुर्द कर रखी थी और वो खुद भी फुर्सत के औकात उनकी तालीम और तरबियत में सर्फ किया करता था। ये वो जमाना था जब हिंदुस्तान के मफतूहा इलाकों में अंग्रेजों के मजालिम अपनी रहनुमाई को पहुंच गए थे। ईस्ट इंडिया कंपनी के एक मामूली क्लर्क से लेकर गवर्नर जनरल तक लूट मार में मसरूफ थे। बंगाल के शहरों की तिजारत तबाह हो चुकी थी। खुशहाल ताजरों को कौड़ी कौड़ी का मोहताज बनाकर तर्क वतन पर मजबूर कर दिया गया था। मीर जाफर की जलील खिदमात का उसके पसमानदगान को ये सिला दिया गया कि हिस्टिंगर्स ने डरा धमका कर उनसे लाखों रुपए वसूल किए। बंगाल के एक आली नसब और जुर्रतमंद ब्राह्मण नंद कुमार ने वॉरेन हेस्टिंगर्स की लूट मार के खिलाफ आवाज बुलंद की और वॉरेन हेस्टिंगर्स ने उसके बदले नंद कुमार के खिलाफ एक झूठा मुकदमा खड़ा करके उसे मौत की सजा दिलवा दी। बंगाल के उमरा को जी भर के लूटने के बाद वॉरेन हेस्टिंगर्स ने बनारस के राजा जीत सिंह की तरफ तवज्जो की। राजा जीत सिंह ने उसे मुतमईन करने के लिए अपने खजाने खाली कर दिए, लेकिन उसके पास वॉरेन हेस्टिंगर्स और कंपनी के दूसरे मुलाजमीन की भूख का कोई इलाज न था। जूं जूं बनारस के खजाने खाली होते जा रहे थे, वॉरेन हेस्टिंगर्स के मुतालबात बढ़ते जा रहे थे। भला आखिर जब राजा के पास कुछ न रहा तो हेस्टिंगर्स उस पर हुक्म अदूली का इल्जाम आयद करके खुद बनारस पहुंचा और उसने राजा चीत सिंह की गिरफ्तारी का हुक्म दिया। अमन पसंद राजा ने अपनी नेक नियति का सबूत देने के लिए किसी मजाहमत के बगैर अपने आप को गिरफ्तारी के लिए पेश कर दिया, लेकिन बनारस की फौज और आवाम अपने राजा की ये तौहीन बर्दाश्त न कर सके। उन्होंने अंग्रेज अफसरों और सिपाहियों को मौत के घाट उतार दिया और राजा को उनकी कैद से छुड़ा लिया। हेस्टिंगर्स बनारस भागा और उसने अपनी बड़ी फौज जमा करके दोबारा चढ़ाई की। राजा चीत सिंह अपनी जान और इज्जत के खौफ से ग्वालियर की तरफ भाग गया। वॉरेन हेस्टिंगर्स ने चीत सिंह की जगह उसके भतीजे को गद्दी पर बिठा दिया और अपना खिराज 2.25 लाख से बढ़ाकर 4 लाख पाउंड कर दिया। नवाब वजीर अवध शुजाउद्दौला की वफात के बाद अवध की हुकूमत उसके बेटे आसिफुद्दौला के हाथ आई। रोहिलखंड पर कब्जा करने के लिए वॉरेन हेस्टिंगर्स से मदद लेने के बायस शुजाउद्दौला ईस्ट इंडिया कंपनी का मकरूज हो चुका था। आसिफुद्दौला के गद्दी पर बैठते ही वॉरेन हेस्टिंगर्स ने उससे 15 लाख रुपए का मुतालबा किया। आसिफुद्दौला के पास रुपया ना था, लेकिन उसने अपनी बेवा माँ और दादी से 5.5 लाख पाउंड की रकम इस शर्त पर हासिल की कि उसके बाद वो या अंग्रेज उनसे कोई और मुतालबा नहीं करेंगे। लेकिन वॉरेन हेस्टिंगर्स के कानों तक बेगमात अवध की दौलत के किस्से पहुंच चुके थे और वो रुपया हासिल करने के लिए हर हरबा जायज समझता था। चुनांचे उसने आसिफुद्दौला और लखनऊ के अंग्रेज जेडेंट को बेगमात अवध से मजीद रुपया हासिल करने पर मजबूर किया। जब आसिफुद्दौला एक हद से आगे जाने के लिए तैयार न हुआ तो हेस्टिंगर्स ने जेडेंट को हुक्म दिया कि वो अंग्रेज सिपाहियों का एक दस्ता फैजाबाद भेजकर बेगमात के महलात का मुहासरा कर ले और उन्हें हर मुमकिन अजियत पहुंचाकर रुपया हासिल करने की कोशिश करे। रेजिडेंट मिडिल्टन ने जब बेगमात से मजीद रुपया हासिल करने में अपनी नाकामी का एतराफ किया तो वॉरेन हेस्टिंगर्स ने इस मकसद के लिए उस जगह ब्रिस्टोफ नामी एक नया रेजिडेंट भेज दिया। نئے ریزیڈنٹ نے بیگمات کے محل کا محاصرہ کرنے کے بعد ان کے نوکروں کو حراست میں لے لیا اور خفیہ خزانے کا پتہ معلوم کرنے کے لیے چند ماہ تک ان پر بے پناہ مظالم توڑتا رہا۔ چند سال قبل شجاع الدولہ نے انگریزوں کی مدد سے روہیل کھنڈ کی غیرت، عزت اور آزادی پر حملہ کیا تھا، اور اب یہی انگریز اس کے اپنے حرم تک پہنچ چکے تھے۔ اس کی بوڑھی ماں اور اودھ کی شہزادیاں قیدیوں کی سی حالت میں اپنے نوکروں اور خادماؤں کی چیخیں سنا کرتی تھیں، جنہیں انگریز سپاہی خفیہ خزانے کا راز معلوم کرنے کے لیے صبح و شام زد و کوب کیا کرتے تھے۔ بالآخر جب تقریباً ایک سال بدترین اذیتیں برداشت کرنے کے بعد بیگمات نے سب کچھ انگریزوں کے حوالے کر دیا تو ان کی خلاصی ہوئی۔ شاہ عالم ثانی، جو چند سال قبل انگریزوں کی سرپرستی سے نکل کر مرہٹوں کی سرپرستی میں دلی کے تخت پر رونق افروز ہوا تھا اور جسے شاید یہ بھی معلوم نہ تھا کہ اس کی سلطنت کا نیا حدود اربع کہاں سے شروع ہوتا ہے اور کہاں ختم ہوتا ہے، ایک خاموش بے بس تماشائی کی حیثیت میں یہ تمام واقعات دیکھ رہا تھا۔ جنوبی ہندوستان میں کرناٹک کے حالات بنگال، اودھ اور بنارس سے بھی بدتر تھے۔ محمد علی والا جاہ بظاہر کرناٹک کا حکمران تھا، لیکن در حقیقت وہ ایک ایسا کولہو تھا جس سے انگریز اہل کرناٹک کا خون نچوڑنے کا کام لے رہے تھے۔ والا جاہ کی زندگی کی سب سے بڑی خواہش یہ تھی کہ انگریز میسور فتح کریں اور پھر اس کے بعض حصے اس کی سلطنت میں شامل کر دیے جائیں، تاکہ انگریزوں کے دسترخوان کے بچے کچے ٹکڑوں سے ان بیگمات اور شہزادوں کی پرورش کا انتظام ہو سکے جن کی تعداد اب درجنوں تک پہنچ چکی تھی۔ نیکی اور شرافت کا منہ نوچا جا رہا تھا، انسانوں کی تقدیر درندوں کے ہاتھ میں تھی، کرناٹک کے تباہ حال لوگ کسی نجات دہندے کی تلاش میں تھے، قدرت کی انتقامی قوتیں حرکت میں آئیں، ایک آتش فشاں پہاڑ اور کرناٹک میں اناد لاغیری کا نعرہ لگانے والے انگریز اس کے دہانے پر کھڑے تھے۔ یہ حیدر علی تھا، ایک آتش سیلاب کے ساتھ میسور سے نکلا اور کرناٹک پر چھا گیا۔ سات سمندر پار سے آنے والے وہ تاجر جو اپنی غیاری اور مکاری کی بدولت ہندوستان پر قبضہ کرنے کے خواب دیکھ رہے تھے، اس سیلاب کے آگے آگے بھاگ رہے تھے۔ وہ جو اپنی توپوں کے دھنادن کے جواب میں بے بس انسانوں کی چیخیں سننے کے عادی تھے، اب ایک ایسی قوم کے نوجوان کی غیرت کا مظاہرہ دیکھ رہے تھے جو ان کے اندازوں کے مطابق مفلوج ہو چکی تھی، اور وہ جو اس ملک کے نااہل عمرہ کی ملت فروشی اور ابن الوقتی کو اپنی کامیابی کی سب سے بڑی ضمانت خیال کرتے تھے، حیدر علی کے دائیں بائیں وقت کے بہترین جرنیل دیکھ رہے تھے۔ وہ انگریز سیاستداں جنہوں نے چند سال قبل صرف اس امید پر معاہدہ مدراس کی شرائط کی خلاف ورزی کر کے حیدر علی کو مرہٹوں کے خلاف تنہا چھوڑ دیا تھا کہ مرہٹے اپنی بے پناہ قوت کے بل بوتے پر میسور کو فتح کریں گے اور وہ ان سے اپنا حصہ وصول کر سکیں گے، اپنے سامنے ان 90,000 سواروں کی فوج دیکھ رہے تھے جو انہیں سمندر کی طرف دھکیلنے کے ارادے سے میدان میں آ چکی تھی۔ مدراس کے گورنر نے اس صورتحال کا سامنا کرنے کے لیے کمپنی کے لشکر کی قیادت بکسر کے فاتح سر ہیکٹر مینرو کو سونپی اور کرنل بیلی کو حکم بھیجا کہ وہ گنتھور سے اپنی فوج کے ساتھ پیش قدمی کر کے سر ہیکٹر مینرو کے ساتھ آ ملے۔ جنرل مینرو مدراس سے روانہ ہوا اور کنجی ورم پہنچ کر کرنل بیلی کا انتظار کرنے لگا۔ حیدر علی نے شہزادہ ٹیپو کو کرنل بیلی کا راستہ روکنے کے لیے روانہ کیا اور خود ارکاٹ کا محاصرہ چھوڑ کر کنجی ورم کی طرف بڑھا۔ ٹیپو نے کرنل بیلی کے لشکر کو کنجی ورم سے 15 میل کے فاصلے پر جا لیا اور پہلی جھڑپ میں اس کے 200 سپاہی ہلاک کر دیے۔ اس عرصے میں ٹیپو کی مدد کے لیے سپاہیوں کے چند دستے پہنچ گئے اور کرنل بیلی نے سر مینرو کو پیغام بھیجا کہ وہ فوری مدد کے بغیر ٹیپو کا محاصرہ توڑ کر آگے نہیں بڑھ سکتا۔ 9 ستمبر کو سر مینرو نے کرنل بیلی کی مدد کے لیے 1,000 سپاہیوں کی کمک بھیج دی اور اسی رات اس نے کنجی ورم کی طرف کوچ کر دیا، لیکن ٹیپو کی فوج نے اس کا پیچھا نہ چھوڑا۔ کنجی ورم سے 9 میل کے فاصلے پر کرنل بیلی نے اپنی فوج کو پڑاؤ ڈالنے کا حکم دیا۔ اسے یہ امید تھی کہ صبح تک مینرو بذات خود اس کی مدد کے لیے پہنچ جائے گا، لیکن صبح ہوتے ہی ٹیپو کی فوج نے عقب سے اس پر گولہ باری شروع کر دی उसके साथ ही हैदर अली कुंजीवरम का रुख करने के बजाय टीपू की मदद के लिए पहुंच गया। कर्नल बैली ने मायूसी की हालत में पेशकदमी शुरू की, लेकिन वो अकब से तोपों की गोलाबारी और बाजुओं से मैसूर के सवारों के हमले के बाइस हर कदम पर सख्त तबाही का सामना कर रहा था। बला आखिर उसने इंतहाई मजबूरी की हालत में कुंजीवरम से 6 मील के फासले पर जम कर लड़ने का फैसला किया, लेकिन इतनी देर में टीपू की मदद के लिए हैदर अली का तोपखाना भी पहुंच चुका था। तोपों की दो तरफा गोलाबारी के बाइस अंग्रेजों की फौज में अफरा तफरी मच गई। उनकी फौज के देसी सिपाही मैदान छोड़कर भाग निकले और यूरोपियन ने हथियार डाल दिए। सर हेक्टर मैनरू कर्नल बेली की शिकस्त से इस कदर बदहवास हुआ कि वो अपनी भारी तोपें एक तालाब में फेंक कर मद्रास की तरफ भाग निकला। टीपू के तूफानी दस्ते उसके पीछे थे। मैनरू कदम कदम पर लाशें छोड़ता हुआ इंतहाई बेसरो सामानी और बेचारगी की हालत में मद्रास पहुंचा। मद्रास के बाशिंदे बक्सर के फातह को इस हालत में देखकर कहकहे लगा रहे थे। शहजादा टीपू मैनरू की फौज का जंगी सामान और रसद के जखीरे छीनने के बाद दोबारा अपने बाप से जा मिला। मैसूर का लश्कर कर्नाटक के दारुल हुकूमत अरकाट की तरफ बढ़ा और मोहम्मद अली वालाजा अपने अंग्रेज सरपरस्तों समेत वहां से भाग निकला और माह अक्टूबर 1780 में अरकाट पर हैदर अली की फतह का परचम लहरा रहा था। हैदर अली अरकाट को अपना मुस्तकिर बनाकर मफ्तूहा इलाकों के इंतजामात में मसरूफ हो गया और टीपू ने 10,000 सवारों के साथ पेशकदमी करके सदगढ़ के इलाके का मुहासरा कर लिया। ये किला बहुत मजबूत था और 2,000 सिपाही जिनके पास कई महीनों के लिए असलाह बारूद और रसद के जखीरे मौजूद थे उसकी हिफाजत पर मुतय्यन थे, लेकिन किले के मुहाफिज ने शहजादा टीपू के पै दर पै हमलों से बदहवास होकर 13 जनवरी 1781 को हथियार डाल दिए। उसके बाद टीपू ने अंबूर के किले पर हमला किया। इस किले का मुहाफिज एक अंग्रेज कैप्टन कैटन था। वो तकरीबन 15 दिन तक हमला आवर फौज का मुकाबला करता रहा, लेकिन जब बचाव की कोई सूरत नजर न आई तो हथियार डाल दिए। कर्नाटक के इन दो अहम किलों पर कब्जा करने के बाद शहजादा टीपू ने त्यागढ़ की तरफ पेशकदमी की। 4 हफ्तों के मुहासरे के बाद जब उसकी फौज त्यागढ़ के किले पर फैसला कुन हमला कर चुकी थी, अंग्रेज कमांडेंट ने फसील पर सुले के झंडे बुलंद कर दिए। टीपू ने फौज को गोलाबारी बंद कर देने का हुक्म दिया, लेकिन अगले दिन जब अंग्रेज कमांडेंट किला खाली करने वाला था, उसे ये इत्तला मिली कि सर आयरकॉट एक कमक के साथ पहुंचने वाला है और उसने किला खाली करने के बजाय मैसूर की फौज पर गोलाबारी शुरू कर दी। जंग दोबारा शुरू हो गई, लेकिन चंद दिन बाद किले के मुहाफिजों को मालूम हुआ कि सर आयरकॉट चंद मनाजिल दूर पड़ाव डाले रसद का इंतजार कर रहा है। अंग्रेज कमांडेंट ने दोबारा किला खाली करने की पेशकश की, लेकिन टीपू ने उसे कोई रियायत देने से इनकार कर दिया और एक शदीद हमले के बाद किला फतह कर लिया। अब कर्नाटक के मजबूत तरीन किले फतह हो चुके थे और टीपू की फौज किसी दिक्कत का सामना किए बगैर छोटे छोटे किलों और चौकियों से दुश्मन का सफाया कर रही थी। जून के महीने में शहजादा टीपू शानदार फतुहात के बाद अरकाट पहुंचा तो हैदर अली ने शहर से बाहर निकलकर उसका इस्तकबाल किया। ये सिर्फ एक हुक्मरान की तरफ से अपने वली अहद का इस्तकबाल न था, बल्कि एक उलुल अज़्म सिपह सालार की तरफ से अपने फौज के उस नौमर जर्नेल का खैर मकदम था जिसकी काबिलियत और बहादुरी की दास्तान 7 समंदर पार तक पहुंच चुकी थी। अपनी जिंदगी के आखिरी अय्याम में हैदर अली उस बूढ़े अकाब की मानिंद था जो नशेमन से अपने नौम्र बच्चे की परवाज देख रहा था। उसने अपनी तलवार की नोक से हिंदुस्तान के नक्शे पे एक अजीम सल्तनत की हुदूद की लकीरें खींच दी थी और उसका वली अहद इस सल्तनत के खाके में नए नए रंग भर रहा था। हैदर अली के आजमूदा कार जर्नेल हर मैदान में टीपू की क्यादत को फतह की जमानत समझते थे। कर्नाटक की जंग के दूसरे साल मैसूर के इस उलुल अज़्म हुक्मरान के कवा जवाब दे चुके थे जिसकी जवानी के बेशतर अय्याम तलवारों की छाव में गुजरे थे। अब उसके लिए जिंदगी की आखिरी खुशी ये थी कि किसी हुक्मरान को टीपू से बेहतर जानशीन नहीं मिल सकता। टीपू कर्नल बेली और जनरल मैनरू के बाद सर आयरकॉट और स्टॉर्ट जैसे जहादीदा जर्नेलों से अपना लोहा मनवा चुका था। ارکاٹ کے انگریزوں کی قوت مدافعت کچلنے کے بعد وہ تجوز کی طرف بڑھا اور اس کے سامنے انگریزوں کی افواج بھیڑوں کی طرح بھاگ رہی تھی۔ کرنل بریتھوٹ، جسے اپنے توپوں کے بل بوتے پر کئی ہفتے مقابلہ کرنے کی امید تھی، 26 گھنٹوں کے بعد اپنی تلوار پھینک چکا تھا۔ بریتھوٹ کو شکست دینے کے بعد ٹیپو نے کسی دقت کا سامنا کیے بغیر تجوز کے بیشتر علاقوں پر قبضہ کر لیا۔ فروری 1782 کے آخری دنوں میں حیدر علی کی ہدایت پر ٹیپو تجوز سے پوانوت کی طرف بڑھا۔ وہاں سے اس کے فرانسیسی دستوں نے حیدر علی کے لشکر کے ساتھ شامل ہو کر پانڈیچیری کے شمال مغرب میں پرموکل کے پہاڑی قلعے پر حملہ کر دیا۔ جنرل آئرکوٹ نے قلعے کے محافظ فوج کو مدد دینے کے لیے پیش قدمی کی، لیکن وہ ابھی کرنگلی پہنچا تھا کہ اسے یہ اطلاع ملی کہ میسور کی فوج قلعے پر قبضہ کر چکی ہے۔ جنرل آئرکوٹ نے میسور کی افواج کی رصد اور بارود کے ذخائر پر قبضہ کرنے کی نیت سے ارنی کا رخ کیا، لیکن حیدر علی نے انگریزوں کی پیش قدمی کی اطلاع ملتے ہی ٹیپو کو ان کا راستہ روکنے کے لیے روانہ کیا۔ 2 جون کی صبح جنرل آئرکوٹ کی فوج ایک طرف ٹیپو کے لشکر اور فرانسیسی دستوں کی گولہ باری کا سامنا کر رہی تھی، دوسری طرف حیدر علی یلغار کرتا ہوا ان کے عقب پر حملہ آور ہوا۔ جنرل آئرکوٹ کی فوج بھاری اسلحہ اور رصد کی گاڑیاں چھوڑ کر بھاگ نکلی۔ سر آئرکوٹ، جس تیز رفتاری سے میسور کے خلاف قوت آزمائی کے لیے آیا تھا، اس سے کہیں زیادہ رفتار سے واپس مدراس کا رخ کر رہا تھا۔ جنگ کے زمانے میں معظم علی کو اس بات کا احساس تھا کہ وہ فوجی تربیت گاہ کے نگراں کی حیثیت میں سلطنت خداداد کی ایک اہم ضرورت پوری کر رہا ہے۔ فوجی تربیت گاہ کی نگرانی کے علاوہ سرنگا پٹنم کے قلعے کی توسیع اور نئے مورچوں کی تعمیر کا کام بھی اسی کو سونپا جا چکا تھا۔ اس کے پاس ان نوجوانوں کے خطوط آتے جو فوجی مدرسے سے فارغ التحصیل ہونے کے بعد میسور کی فوج میں شامل ہو کر دشمن کے خلاف مختلف محاذوں پر لڑ رہے تھے، تاہم وہ بڑی شدت سے یہ محسوس کر رہا تھا کہ وہ میدان جنگ سے دور ہے۔ اس کا بڑا بیٹا صدیق علی میسور کے ایک جنگی جہاز کا کپتان بن چکا تھا اور معظم علی کو اس کے متعلق نہایت حوصلہ افزا خبریں مل رہی تھی۔ اس سے چھوٹا مسعود علی فارغ التحصیل ہونے کے بعد بری فوج میں شامل ہو چکا تھا۔ جنگ کے دوسرے سال معظم علی فارغ التحصیل طلبہ کے سامنے الوداعی تقریر کر رہا تھا، جن میں اس کے تیسرے بیٹے انور علی کا نام سر فہرست تھا۔ اس نے کہا، میرے عزیزوں، مجھے تمہاری خوش نصیبی پر رشک آتا ہے۔ تم نے اس سرزمین پر جنم لیا ہے جہاں عزت کی زندگی اور عزت کی موت کے راستے کھلے ہیں۔ تم اس حکمران کی فوج کے سپاہی بننے جا رہے ہو جس کی نگاہیں اپنے دوست اور دشمن پر تمیز کر سکتی ہیں۔ تم اس دور کے بہترین جرنیلوں کی رہنمائی میں جوان مردی کا جوہر دکھا سکو گے۔ میرے بال اب سفید ہو چکے ہیں، لیکن ایک زمانہ تھا جب میری رگوں میں خون کے بجائے بجلیاں دوڑتی تھی۔ جوانی میں میری سب سے بڑی خواہش یہ تھی کہ میں کسی رجل عظیم کی فتوحات میں حصہ دار بنوں، لیکن میں نے ایسی سرزمین میں آنکھ کھولی تھی جہاں آزادی کے پرستاروں کے لیے قید خانوں کی تاریک کوٹریاں تھیں، محبان قوم و وطن کے لیے پھانسی کے پھندے تھے، جہاں قوم کے شہیدوں کی لاشوں کو پیروں تلے روندا جاتا تھا اور ملت فروشوں کے لیے حکومت کی مسندیں سجائی جاتی تھیں۔ لیکن تمہیں قدرت نے ان سپہ سالاروں کی قیادت میں لڑنے کا موقع دیا ہے جن کے گھوڑوں کی رکھوالی کرنا بھی میرے نزدیک ایک سعادت ہے۔ میں شہزادہ فتح علی کی فتوحات کے متعلق سنتا ہوں تو میرے دل میں بار بار یہ خیال آتا ہے کہ کاش میں یہاں پیدا ہوتا، میرا بچپن، میری جوانی، میرا بڑھاپا ان کے ساتھ گزرتا۔ ایک قافلے کی اس سے زیادہ خوش قسمتی اور کیا ہو سکتی ہے کہ اس کا امیر اپنے راستے کے نشیب و فراز پر نگاہ رکھتا ہے، اور ایک سپاہی کے لیے قدرت کا اس سے بڑا انعام اور کیا ہو سکتا ہے کہ اس کا سپہ سالار کسی مقصد کے لیے قربانی دینا جانتا ہے۔ میں دعا کرتا ہوں کہ تمہاری جرات اور ہمت نواب حیدر علی اور شہزادہ ٹیپو کے بلند عزائم کا ساتھ دے سکیں، اور میں اس بات پر فخر کر سکوں کہ میری محنت رائے گاہ نہیں گئی۔ ایک ہفتے بعد انور علی حیدر علی کے نامور جرنیل غازی کی قیادت میں محاذ جنگ کو روانہ ہو چکا تھا۔ اس کی کمان میں 50 سوار تھے۔ اس کے بعد گھر میں معظم علی اور فرحت کی تمام دلچسپیاں ننھے مراد تک محدود ہو گئیں۔ مراد علی اپنے تمام بھائیوں میں سب سے زیادہ ذہین تھا۔ اس کی شوخیاں، اس کی شرارتیں اس کے والدین، بھائیوں، نوکروں اور پڑوسیوں کی گفتگو کا موضوع بنی رہتی تھی۔ لیکن جب تینوں بھائی یکے بعد دیگرے گھر سے چلے گئے تو اسے اپنی مسکراہٹوں اور قہقہوں کی زندگی میں ایک خلاصہ محسوس ہونے لگا۔ بھائیوں کی موجودگی میں وہ مکتب سے فارغ ہونے کے بعد باقی سارا دن کھیل کود میں گزارتا تھا، لیکن وہ فرصت کے لمحات میں ہمیشہ ماں کے پاس رہنا پسند کرتا تھا۔ معظم علی کے بیٹے بڑی باقاعدگی کے ساتھ اسے خطوط بھیجا کرتے تھے۔ ان خطوط میں مراد علی کے متعلق اس قسم کی باتیں ہوتی تھیں: اس کی صحت کیسی ہے؟ اب بھی وہ اسی طرح شرارتیں کرتا ہے یا کچھ سنجیدہ ہو گیا ہے؟ محلے کے لڑکوں کے ساتھ اس کی جنگیں ختم ہوئیں یا نہیں؟ صابر کے ساتھ اب بھی جھگڑا ہوا کرتا ہے یا نہیں؟ وہ بہت یاد آتا ہے۔ اور فرحت اپنے بیٹوں کو جواب میں لکھا کرتی تھی: مراد علی اب بہت بدل گیا ہے، اس کی شوخیاں تمہارے ساتھ رخصت ہو چکی ہیں، وہ میری تنہائی کو بڑی شدت کے ساتھ محسوس کرتا ہے اور مکتب سے فارغ ہو کر سیدھا گھر آتا ہے۔ فوجی تربیت حاصل کرنے اور کتابیں پڑھنے کے علاوہ اس کی تمام دلچسپیاں جنگ کی خبریں سننے تک محدود ہو چکی ہیں۔ ایک دوپہر معظم علی، فرحت اور مراد مکان کے ایک کمرے میں بیٹھے ہوئے تھے۔ اچانک مکان کے مردانہ حصے کی طرف گھوڑے کی ٹاپ سنائی دی۔ تھوڑی دیر بعد صابر بھاگتا ہوا صحن میں داخل ہوا اور کمرے کے دروازے کے قریب پہنچ کر بلند آواز میں چلایا: صدیق علی خان آ گئے! معظم علی اور فرحت کے چہرے مسرت سے چمک اٹھے اور مراد علی بھائی جان، بھائی جان کہتا ہوا باہر نکل گیا۔ اس کے بعد معظم علی اور فرحت کمرے سے نکل کر بارآمدے میں آ گئے۔ صدیق علی مراد کو اپنے ساتھ چمٹائے صحن میں داخل ہوا اور اس نے اپنے والدین کو سلام کیا۔ اس کے سر پر پگڑی کے بجائے سفید پٹی بندھی ہوئی تھی۔ فرحت اضطراب اور بدحواسی کی حالت میں چند قدم آگے بڑھ کر بولی: بیٹا کیا ہوا، تم نے سر پر پٹی کیوں باندھ رکھی ہے؟ امی جان، میں زخمی ہو گیا تھا، اب ٹھیک ہوں۔ زخم بہت معمولی تھا، گولی میری کھوپڑی کو چھوتی ہوئی نکل گئی۔ مراد علی نے کہا: امی جان، آپ نے غور نہیں کیا، بھائی جان لنگڑا بھی رہے ہیں۔ صدیق علی نے کہا: مراد تم بہت شریر ہو۔ امی جان آپ پریشان نہ ہوں، گھوڑے پر سفر کرتے کرتے میری ٹانگیں شل ہو گئی ہیں۔ معظم علی نے کہا: بیٹا چلو اندر بیٹھو، صابر خادمہ سے کہو ان کے لیے کھانا لے آئے۔ صدیق علی ان کے ساتھ کمرے میں داخل ہوا اور معظم علی نے اسے اپنے قریب بٹھاتے ہوئے کہا: مجھے توقع نہ تھی کہ آج کل تمہیں گھر آنے کی چھٹی ملے گی۔ ابا جان، میں صرف دو دن یہاں ٹھہروں گا۔ تم اس وقت کہاں سے آ رہے ہو؟ ابا جان، میں سیدھا کالی کٹ سے آ رہا ہوں۔ میں ماہی کے قریب بحری جنگ میں زخمی ہو گیا تھا، میرے جہاز پر دو انگریز جہازوں نے حملہ کر دیا تھا، ان میں سے ایک کو ہم نے غرق کر دیا، لیکن دوسرے جہاز کی گولہ باری سے ہمارے جہاز کو آگ لگ گئی۔ ایک فرانسیسی جہاز بر وقت ہماری مدد کے لیے پہنچ گیا اور اس نے انگریزی جہاز کو بھگا دیا۔ ہم اپنے جلتے ہوئے جہاز سے سمندر میں کود پڑے، فرانسیسی ملاحوں نے ہمیں سمندر سے نکال کر اپنے جہاز میں کالیکٹ پہنچا دیا۔ میرے زخم معمولی تھے، تاہم مجھے چند دن آرام کرنے کی ضرورت تھی۔ ابھی 6-7 روز گزرے تھے کہ انگریزوں نے اچانک تیلی چڑی اور ماہی پر قبضہ کر کے کالی کٹ پر حملہ کر دیا۔ مجھے افسوس ہے کہ میں اپنی کارگزاری کے متعلق آپ کے لیے کوئی حوصلہ افزا خبر نہیں لایا ہوں۔ میں صرف اتنا کہہ سکتا ہوں کہ جن دو آدمیوں نے سب سے آخری میں کالی کٹ کا قلعہ چھوڑا تھا، ان میں سے ایک قلعے کا محافظ اور دوسرا میں تھا۔ مجھے یقین ہے کہ ہماری فوج بہت جلد پہنچ جائے گی اور ہم کسی تاخیر کے بغیر انگریزوں کو وہاں سے نکال دیں گے۔ مسعود اور انور کے متعلق کوئی خبر آئی ہے؟ ہاں، وہ بخیریت ہیں۔ انور ان دنوں تجوز پہنچ چکا ہے اور مسعود حیدر علی کے ساتھ ہے۔ کچھ عرصے سے میں بھی یہ کوشش کر رہا ہوں کہ مجھے کسی محاذ پر بھیج دیا جائے۔ میں نے شہزادہ ٹیپو کو درخواست بھیجی تھی، لیکن ابھی تک کوئی جواب نہیں آیا۔ صدیق علی نے کہا: نہیں ابا جان، اب آپ کو آرام کی ضرورت ہے۔ معظم علی نے کہا: مجھ سے زیادہ حیدر علی کو آرام کی ضرورت ہے۔ لیکن ابا جان، اگر آپ جنگ پر چلے گئے تو یہاں آپ کے حصے کا کام کون سنبھالے گا؟ یہاں میری جگہ لینے والے اب کئی لوگ موجود ہیں۔ تیسرے دن صدیق علی اپنے والدین اور اپنے ننھے بھائی کو خدا حافظ کہہ رہا تھا۔ ایک رات آسمان صاف تھا، معظم علی، فرحت اور مراد علی نماز مغرب کے بعد کھلے صحن میں بیٹھے خوشگوار ہوا کا لطف اٹھا رہے تھے۔ साबिर तेजी से कदम उठाता हुआ उनके करीब आया और उसने कहा, असद खां आपसे मिलना चाहते हैं। असद खां मुअज्जम अली के इंतहाई बेतकल्लुफ दोस्तों में था और उसे चंद साल कबल एक लड़ाई में जख्मी होने के बाद सरंगापट्टनम में असलह साजी के कारखानों का नाजिम बना दिया गया था। मुअज्जम अली ने साबिर से पूछा, उनके साथ कोई और भी है? जी नहीं। मुअज्जम अली ने फरहत की तरफ देखा और कहा, तुम ऊपर चली जाओ, मैं इन्हें यहीं बुला लेता हूँ। फरहत उठकर चली गई और थोड़ी देर बाद साबिर असद खां के साथ सहन में दाखिल हुआ। मुअज्जम अली ने आगे बढ़कर उसके साथ मुसाफा किया और उसे कुर्सी पर बिठाते हुए पूछा, क्या बात है, आप कुछ परेशान मालूम होते हैं? असद खां ने जवाब दिया, मुझे इसी वक्त अरकाट पहुंचने का हुक्म मिला है। हैदर अली ने सरंगापट्टनम के चंद और अफसर भी अपने साथ बुला लिए हैं। मालूम होता है कोई अहम मसला दरपेश है। परसों मुझे बुरहानुद्दीन के खत से मालूम हुआ था कि नवाब साहब की तबीयत नासाज है। मुअज्जम अली ने पूछा, आप कब जा रहे हैं? मैं अभी रवाना हो जाऊंगा, मैं सिर्फ आपसे अलविदा कहने के लिए आया था। मुअज्जम अली ने कहा, खुदा उन्हें सेहत दे, इस वक्त हैदर अली की सेहत से ज्यादा मैसूर को किसी और चीज की जरूरत नहीं। असद खान ने कहा, आप अपने लड़कों को कोई पैगाम भेजना चाहते हैं? मुअज्जम अली ने जवाब दिया, हैदर अली के कैंप में शायद आपको मसूद अली के सिवा कोई और न मिले। सिद्दीक अली इन दिनों मंगूर में होगा और अनवर अली ने मुझे पिछले हफ्ते ये तलब भेजी थी कि मुझे तजूज भेजा जा रहा है। अगर मसूद अली मिले तो उससे ये कहें कि घर में सब खैरियत है। मुराद अली ने कहा, चचा जान, भाई जान से ये भी कहें कि वो छुट्टी लेकर चंद दिन के लिए घर जरूर आए, अम्मी उन्हें बहुत याद करती हैं। मुअज्जम अली ने कहा, मैंने शहजादा टीपू को पिछले हफ्ते एक खत लिखा था, उन्होंने मुझे अभी तक कोई जवाब नहीं दिया। आप उनके साथ काफी बेतकल्लुफ हैं, अगर मुमकिन हो तो मेरे खत का जिक्र जरूर करें। मैंने उनसे दरख्वास्त की थी कि मुझे जंग में शरीक होने की इजाजत दी जाए। असद खान ने उठकर मुसाफे के लिए हाथ बढ़ाते हुए कहा, मैं उनसे जरूर कहूंगा, लेकिन मुझे यकीन है कि शहजादा टीपू अशद जरूरत के बगैर आपको किसी महाज पर भेजना गवारा नहीं करेंगे। वो महसूस करते हैं कि आप सरंगापट्टनम में ज्यादा मुफीद काम कर रहे हैं। असद खां बाहर निकल गया तो मुराद अली ने कहा, अब्बा जान, आप मुझे कब लड़ाई पर भेजेंगे? मुअज्जम अली ने उसे बाजू से खींचकर अपनी गोद में बिठा लिया और प्यार से उसके सर पर हाथ फेरते हुए कहा, बेटा, जब तुम सिपाही बनने के काबिल हो जाओगे तो तुम्हें मुझसे ये पूछने की जरूरत पेश नहीं आएगी। मुराद अली ने कहा, अब्बा जान, मैं ये सोचता हूँ कि जब मैं बड़ा होऊंगा तो जंग खत्म हो जाएगी, फिर हम लोग क्या करेंगे? मुअज्जम अली ने जवाब दिया, बेटा, जब जंग खत्म हो जाएगी तो तुम एक आज़ाद और बाइज्जत कौम के मेहमान बनोगे। तुम उन शहरों और बस्तियों को दोबारा आबाद करोगे जो हमारी इज्जत और आज़ादी के दुश्मनों के हाथों वीरान हो चुकी हैं। तुम्हारे सामने नहरें खोदने और बंजर ज़मीनें आबाद करने का काम होगा। बेटा, तुम ये दुआ किया करो कि तुम्हारे भाई फतह के झंडे उड़ाते हुए घर वापस आए और तुम्हारे मुकद्दर में जंग की तकलीफों के बजाय फतह के इनामात हों। मैसूर की अफवाज अरकाट से चंद मील दूर शिमाल की तरफ पड़ाव डाले हुए थी। हैदर अली अलालत के बाइस एक खेमे में लेटा हुआ था। टीपू मालाबार की मुहिम पर रवाना होने वाले लश्कर की सफों का मुआयना करने के बाद अपने बाप को खुदा हाफिज कहने के लिए खेमे में दाखिल हुआ। हैदर अली के इशारे से तबीब और तीमारदार बाहर निकल गए और उसने टीपू की तरफ मुतवज्जे होकर कहा, फतेह अली, बैठ जाओ, आज मैं तुमसे बहुत कुछ कहना चाहता हूँ। टीपू उसकी बिस्तर के करीब एक कुर्सी पर बैठ गया और हैदर अली ने कदर तवक्कुफ के बाद कहा, बेटा, तुम एक नहायत अहम मुहिम पर जा रहे हो। मालाबार की बंदरगाहों को अंग्रेजों के कब्जे से छुड़ाना जरूरी है। जंग के मुतालिक अब मैं तुम्हें कोई नसीहत नहीं कर सकता। मुझे तुम्हारी गैरत, तुम्हारी शुजात और तुम्हारी जिहानत पर फख्र है। मुल्की हुकूमत और सियासत के बारे में तुम्हें मेरी नसीहतों की जरूरत नहीं। मैं एक अनपढ़ आदमी हूँ, लेकिन तुम इस मुल्क की चोटी के उलमा की सफ़े अव्वल में खड़े हो सकते हो। मेरी ज़िंदगी की सबसे बड़ी ख्वाहिश ये थी कि मेरा बेटा अपने ज़माने का बेहतरीन सिपाही, बेहतरीन आलिम और बेहतरीन हुक्मरान साबित हो, और खुदा का शुक्र है कि उसने मेरी ख्वाहिश पूरी कर दी। लेकिन मेरे दिल पर एक बोझ है। हैदर अली यहाँ तक कहकर खामोश हो गया और टीपू ने कहा, अब्बा जान अगर मुझसे कोई कोताही हुई है तो आपको बताने में झिझक महसूस नहीं होनी चाहिए, मैं वादा करता हूँ कि मैं अपनी इसलाह करूँगा। हैदर अली ने जवाब दिया, नहीं बेटा, तुमने हमेशा मेरी बुलंद तरीन तवक्कात पूरी की है, मुझे सिर्फ ये अफसोस है कि मैं अपने हिस्से का काम पूरा ना कर सका। मैं अपनी मौत से पहले हिंदुस्तान को अंग्रेज़ों से पाक देखना चाहता था, लेकिन अब शायद मेरी ये ख्वाहिश पूरी ना हो। टीपू ने मगमूम लहजे में कहा, अब्बा जान आपकी ये ख्वाहिश ज़रूर पूरी होगी। हैदर अली ने मोहब्बत भरी निगाहों से अपने बेटे की तरफ देखा और कहा, टीपू मुमकिन है कि मैं चंद दिन तक तंदुरुस्त हो जाऊँ और तुम्हारी मदद के लिए मानाबार पहुँचूँ, लेकिन ये भी हो सकता है कि यह हमारी आखिरी मुलाकात हो, इसलिए मैं जो कुछ कहना चाहता हूँ गौर से सुनो। मेरी ज़िंदगी की दूसरी नाकामी यह है कि मैं निज़ाम और मरहटों को राह रास्त पर ना ला सका। अंग्रेज़ हमारे इसलिए दुश्मन हैं कि हम उनके साथ हिंदुस्तान की आज़ादी का सौदा करने के लिए तैयार नहीं हुए। मरहटे हमारे इसलिए मुखालिफ हैं कि वो मुगलिया सल्तनत के जवाल के बाद हिंदुस्तान को अपनी शिकारगाह समझते हैं और उन्हें किसी दूसरी ताकत का उभरना गवारा नहीं। निज़ाम हमारा एक ताकतवर हलीफ बन सकता था, लेकिन वो उन इब्नुल वक्तों के हाथ में एक खिलौना है जिन्हें हिंदुस्तान के मुसलमानों के मुस्तकबिल के साथ कोई दिलचस्पी नहीं। फ्रांसीसी इस वक्त बेशक हमारे साथ हैं, लेकिन हमें ये समझने की गलती नहीं करनी चाहिए कि वो हमेशा हमारा साथ देने पर मजबूर हैं। लेकिन अगर किसी वक्त अंग्रेज़ों के साथ उनकी मुसालहत हो गई तो वो हमें तनहा छोड़ देंगे। मोहम्मद अली की हैसियत अब न होने के बराबर है, मैं उसकी दोस्ती या दुश्मनी को कोई अहमियत नहीं देता। वो अंग्रेज़ों की बसात सियासत का एक पिटा हुआ मोहरा है, और अगर हमने अंग्रेज़ों को हिंदुस्तान से निकाल दिया तो ऐसे बेज़मीर आदमी के लिए इस मुल्क में कोई जगह नहीं होगी। मैंने अपनी ज़िंदगी के बेशतर लम्हात लड़ाई के मैदानों में गुजारे हैं, लेकिन अभी तक उस जंग का फैसला नहीं हुआ जिस पर इस मुल्क की आज़ादी का दारोमदार है। मेरे बाद ये जंग तुम्हें लड़नी पड़ेगी, लेकिन मैसूर में अभी उस इज्तमाई खसूसियात का फुकदान है जो एक तवील और सब्र आजमा जंग से ओहदा बरा होने वालों के लिए ज़रूरी है। तुम मैसूर को हिंदुस्तान के मुसलमानों का आखिरी हिसार बनाना चाहते हो और ये उम्मीद रखते हो कि मुसलमान आवाम तुम्हारी आवाज़ पर लब्बैक कहेंगे, लेकिन मुझे ये अंदेशा है कि तुम्हें आवाम से पहले उन खुद गर्ज और बदनीयत उम्रा से साबका पड़ेगा जो इस्लाम के नारे को अपने इख्तदार के खिलाफ ऐलान जंग समझते हैं। टीपू ने जवाब दिया, अब्बा जान अगर हिंदुस्तान के मुसलमान अपनी बेराह रवि के बाइस मखजूब कौम नहीं बन चुके हैं और कुदरत उन्हें संभलने का कोई मौका देना चाहती है तो वो हमारी आवाज़ पर लब्बैक कहेंगे, और हमारी आवाज़ पर वो गैर मुस्लिम भी लब्बैक कहेंगे जो इस मुल्क को अंग्रेज़ों की ग़ुलामी से बचाना चाहते हैं। लेकिन अगर वो खुदकशी का इरादा कर ही चुके हैं तो हमारे मुकद्दर में अंग्रेज़ों की ग़ुलामी नहीं होगी, हम उस मकसद के लिए क़ुरबान हो जाएंगे जो हमारी ज़ात से बहुत बुलंद है। हमारी फतह इंसानियत की फतह होगी और हमारी शिकस्त उन लोगों की शिकस्त होगी जिन्होंने ज़िल्लत का रास्ता इख्तियार किया है। हैदर अली ने कहा, बेटा मैं तुम्हें मायूस नहीं करना चाहता, मैं सिर्फ ये बताना चाहता था कि तुम्हारे रास्ते में कितने दरिया और कितने पहाड़ हैं और तुम्हें अपनी मंजिल तक पहुंचने के लिए कितने मराहिल से गुजरना पड़ेगा। तुम्हारे लिए हुकूमत फूलों की सेज नहीं बल्कि कांटों का बिस्तर होगी। टीपू ने कहा, अब्बा जान मैसूर के हुक्मरानों को खुदा सलामत रखे, इस वक्त मैं आपकी फ़ौज का अदना सिपाही हूँ और ये एजाज़ मेरे लिए काफ़ी है कि मैं मालाबार के महाज पर आपकी तवक्कात पूरी कर सकूँ। हैदर अली ने कहा, मैं अपनी हर सांस के साथ तुम्हारे लिए दुआ किया करता हूँ। शहजादा टीपू ने कहा, अब्बा जान आपको तबीब के मशवरों पर सख्ती से अमल करना चाहिए, इन सब की यही राय है कि तंदुरुस्त होने से पहले आपके लिए सफ़र ठीक नहीं होगा। हैदर अली मुस्कुराया, मैंने तबीबों के मशवरों पर कभी संजीदगी से गौर नहीं किया, लेकिन अब अगर वो ये मशवरा न देते तो भी मेरे लिए बिस्तर पर लेटने के सिवा कोई चारा नहीं। अब्बा जान आप बहुत जल्द तंदुरुस्त हो जाएंगे, अब मुझे इजाज़त दीजिए। हैदर अली ने मुसाफे के लिए हाथ बढ़ाते हुए कहा, बेटा जाओ, खुदा तुम्हारे साथ हो। थोड़ी देर बाद 20,000 आजमूदाकार सिपाहियों की फौज मालाबार का रुख कर रही थी। नवंबर के तीसरे हफ्ते शहजादा टीपू की अफवाज मालाबार में राम गली के दरवाजे पर दस्तक दे रही थी। हेम्बर स्टोन की क्यादत में अंग्रेजी फौज उनकी आमद की इत्तला मिलते ही रफू चक्कर हो चुकी थी। टीपू ने उनका पीछा किया और राम गली से चंद मील के फासले पर उसे जा लिया। हेम्बर स्टोन ने शेर मैसूर का मुकाबला करने के बजाय भागना ज्यादा मुनासिब समझा। रात के वक्त हेम्बर स्टोन की फौज ने दरिया उबूर करने के बाद पूना का रुख किया। इस अरसे में कर्नल मैकलॉट की कमान में अंग्रेजों की एक और फौज हेम्बर स्टोन की मदद को पहुंच चुकी थी। टीपू पुनानी के गिर्द घेरा डालकर फैसला कुन हमले की तैयारी कर रहा था कि उसे हैदर अली की वफात की खबर मिली।